को छाया भुल नै गाह्रो झर पहिलो माया त कजौ माया किन स्वार्थी छ संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न परेको छाया त भुल नै गाह्रो छ पहिलो माया त कजौ माया किन स्वार्थी छ संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न स्वार्थी छ संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न हाँसियो हाम्रो माया सेती भाँसियो कजौ माया किन स्वार्थी छ संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न हाँसियो हाम्रो माया सेती भाँसियो कजौ माया किन स्वार्थी छ संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न संसार स्वार्थी छ दुनिया सुख माया गर्नेलाई पार्छन् रुँदै भिन्न।

म्युजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनु होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतली सडक काठमाडौँ नेपाल, मोबाइल नम्बर 98551 68477, 98182356.